सूरत निसा मदीने मुनवर में नाज़िल थी आहे। इन्हीअ में 24 रुकू ऐं 176 आयतूं आहिनि। بسم الله الرحمن الرحيم अल्लाह ताला जे नाले सां शुरू करियां थो जेको निहायत महिरबान बाजारो आहे। يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا اي انسانو तव्हां पंहिंजे रब खां रिजो जीअं तव्हांखे हिकु इंसान यानी हज़रत आदम मां पैदा फरमायो ऐं उन इंसान मां संदसि घरवारी यानी बीबी हवा खे पैदा फरमायो ऐं उन्हनि ॿिन्ही मां घणा मर्द ऐं घणियूं औरतूं पैदा फरमायूं ऐं अल्लाह ताला खां ख़ौफ़ करियो जंहिंजे नाले सां सवाल करियो था ऐं माइटीअ जो लिहाज़ रखो। बेशक अल्लाह ताला हर वक़्तु तव्हांजा अमल ॾिसंदड़ आहे। وَآتُوا الْيَتَامَى أَمْوَالَهُمْ وَلَا تَتَبَدَّلُوا الْخَبِيثَ بِالطَّيِّبِ وَلَا تَأْكُلُوا أَمْوَالَهُمْ إِلَى أَمْوَالِكُمْ إِنَّهُ كَانَ حُوبًا كَبِيرًا اي يتيمن کي سندن ملڪيت ڏيو ۽ پنهنجي حلال ملڪيت کي حرام سان تبديل نہ ڪريو ۽ انهن جي ملڪيت پنهنجي ملڪيت سان ملائي نہ کائو بيشڪ اهو تمام وڏو گناه آهي। وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانْكِحُوا مَا طَابَ لَكُمْ مِنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ ذَلِكَ أَدْنَى أَلَّا تَعُولُوا اي تمام کي جيڪر خوف آهي ته يتيم ڇوڪرن ۾ انصاف نه ڪري سگندا پوءِ نڪاح ڪريو تمام जेका तव्हांखे पसंदि अचे औरतुनि मां ॿ ॿ ऐं टे टे ऐं चारि चारि पोइ जेकॾहिं तव्हांखे ख़ौफ़ आहे उन्हनि में इंसाफ़ न करे सघंदा त पोइ हिकु औरत सां निकाह करियो या ॿारनि सां। इहो हिकु निकाह करणु ज़्यादा क़रीब आहे जो तव्हां कंहिं औरत ते ज़ुल्म न कंदा। وَآتُوا النِّسَاءَ صَدُقَاتِهِنَّ نِحْلَةً فَإِنْ طِبْنَ لَكُمْ عَنْ شَيْءٍ مِّنْهُ نَفْسًا فَكُلُوهُ هَنِيئًا مَرِيئًا اي عورتن کي سندن مہروں خوشي سان ديو پوءِ جيڪره اهي خوشي سان مہر ما کاشي توهان کي ڏين او توهان انهي کي مزي مزي سان کائو। ولا تؤتوا السفهاء اموالكم التي جعل الله لكم قياما وارزقوهم فيها واكسوهم وقولوا لهم قولا معروفا اي نديو توهان بيقلن کي سندن ملڪيت جيڪا الله جي حڪم سان توهان رکيل آهي ۽ انهن کي توهان انهي ما ماني کارايو ۽ کپڙا پارايو ۽ انهن سان سونه اخلاق سان ڳالهايو। وَبَتَلُوا الْيَتَامَى حَتَّى إِذَا بَلَغُوا النِّكَاحَ فَإِنْ آنَسْتُم مِّنْهُمْ رُشْدًا فَادْفَعُوا إِلَيْهِمْ أَمْوَالَهُمْ وَلَا تَأْكُلُوهَا إِسْرَافًا وَبِدَارًا أَن يَكْبَرُوا وَمَن كَانَ غَنِيًّا فَلْيَسْتَعْفِفْ وَمَن كَانَ فَقِيرًا فَلْيَأْكُلْ بِالْمَعْرُوفِ فَإِذَا دَفَعْتُمْ إِلَيْهِمْ أَمْوَالَهُمْ فَأَشْهِدُوا عَلَيْهِمْ وَكَفَى بِاللَّهِ حَسِيبًا يَتِيمَن جي عقل جو اندازو ڪريو ايستائين جو اهي نڪاح جي لائق ٿين پوءِ جيڪڏهن توهان انهن جو عقل برابر ڏسو ته پوءِ انهن جي ملڪيت انهن جي حوالي ڪريو ۽ انهن جي ملڪيت حد کان زيادہ نه کائو ۽ جلدي ۾ نه کائو त मता उहे वॾा न थी वञनि ऐं जेको तव्हां संभालींदड़ मां मालदार आहे त पोइ उन खे घुरिजे त पासो करे ऐं जेको संभालींदड़नि मां मोहताज आहे त पोइ ज़रूरत मूजिबि ख़र्च करे। पोइ तव्हां जॾहिं संदन हवाले संदन मिल्कियत करियो पोइ उन ते शाहिद मुक़ररु करियो ऐं अल्लाह ताला काफ़ी आहे हिसाब वठंदड़। للرجال نصيب مما ترك الوالدان والأقربون وللنساء نصيب مما ترك الوالدان والأقربون مما قل منه أو كثر نصيبا مفروضا مردن لاءِ حصو آهي انهي ۾ जेको संदन पीउ माउ या माइट मिलकर छॾे विया आहिनि, ऐं औरतुनि लाइ हिसो आहे उन ई में जेको संदन माउ पीउ या माइट मिलकर छॾे विया आहिनि। मिल्कियत फोती जी थोरी आहे या घणी, हर हिकु जो हिसो मुक़रर कयल आहे। وَإِذَا حَضَرَ الْقِسْمَةَ أُولُو الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينُ فَارْزُقُوهُمْ مِنْهُ وَقُولُوا لَهُمْ قَوْلًا مَّعْرُوفًا ۽ جڏهن فوتي جي ملڪيت ويران وقت رشتہ دار ۽ يتيم ۽ مسڪين اچن ته پوءِ انهي ملڪيت مان انهن کي ڪجهه کارايو ۽ انهن سان سونه اخلاق سان ڳالهايو۔ وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا خَافُوا عَلَيْهِمْ فَلْيَتَّقُوا اللَّهَ وَلْيَقُولُوا قَوْلًا سَدِيدًا۔ اي اوه مانو ڀلي ته ڏجن جن پنهنجي پويان ننڍو اولاد ڇڏيو آهي، انهي جو ڪهڙو نه خطرو ٿئي ٿو انهن کي، پوءِ انهن کي گهرجي الله جو خوف ڪن ۽ صحيح سڌي ڳالهه ڪن۔ ان الذين ياكلون اموال اليتامى ظلما انما ياكلون في بطونهم نارا وسيصلون سعيرا۔ بيشڪ جيڪي ماڻهو يتيمن جي ملڪيت ظلم سان کائن ٿا، اهي پنهنجي پيٽن ۾ باهه کائن ٿا ۽ جلدي جهنم جي باهه ۾ داخل ٿيندا۔ يوصيكم الله في اولادكم للذكر مثل حظ الانثيين فان كن نساء فوق اثنتين فلهن ثلث ما ترك وان كانت واحده فلها النصف ولابويه لكل واحد منهما السدس مما ترك ان كان له ولد فإن لم يكن له ولد وورثه أبواه فلأمه الثلث فإن كان له إخوة فلأمه السدس من بعد وصية يوصي بها أو دين آباؤكم وأبناؤكم لا تدرون أيهم أقرب لكم نفعا فريضة من الله إن الله كان عليما حكيما۔ الله تعالى توهان کي توهان جي اولاد بابت حکم فرمائي ٿو، پٽ جو حصو بن نياڻي جي برابر آهي، پوء جي ڪڏهن نياڻي بن کان زيادہ آهن انهي کي پوتي جي ملڪيت جا ٻه ڀاڳا ملندا، ۽ جي ڪڏهن هڪ نياڻي آهي ته ان کي اڌ ملندو، ۽ پوتي جي ماءُ پيءُ هر هڪ کي پوتي جي ملڪيت مان छहों हिसो मिलंदो जेकॾहिं फोती खे औलाद आहे। पोइ जेकॾहिं फोती खे औलाद न आहे ऐं उन जा वारिस फ़क़ति पीउ माउ आहिनि त पोइ फोतीअ जी माउ खे टियों हिसो मिलंदो। पोइ जेकॾहिं फोती खे भाउर ऐं भेनरूं आहिनि त पोइ संदसि माउ खे छहों हिसो मिलंदो। वसियत जारी करण ऐं कर्ज़ अदा करण खां पोइ तव्हांजा पीउ ऐं तव्हांजा पुट तव्हां नथा ॼाणो उन्हनि मां कहिड़ो तव्हांखे वधीक कमु ईंदो। इहे सा अलाह ताला जे तरफ़ां مقرر کيل آهن، بيشڪ الله تعالى مخلوق کي ڄاندڙ حڪمت وارو آهي۔ ولكم نصف ما ترك ازواجكم ان لم يكن لهن ولد فان كان لهن ولد فلكم الربع مما ترك من بعد وصيه يوصين بها او دين ولهن الربع مما تركتم ان لم يكن لكم ولد فان كان لكم ولد فلهن الثمن مما تركتم من بعد وصيه توصون بها او دين وان كان رجل يورث كلاله او امراه وله اخ او اخت فلكل واحد منهما السدس فان كانوا اكثر من ذلك فهم شركاء في الثلث من بعد وصيه يوصى بها او دين غير مضار وصيه من الله والله عليم حليم۔ ऐं तव्हां लाइ अधु मिल्कियत आहे जेका तव्हांजे घर वारनि छॾी आहे जेकॾहिं उन्हनि खे औलाद न आहे। पोइ जेकॾहिं उन्हनि घर वारनि खे औलाद आहे त पोइ तव्हां मर्दनि खे चोथों हिसो मिल्कियत जो मिलंदो वसियत जारी करण ऐं कर्ज़ अदा करण खां पोइ। ऐं घर वारनि लाइ मर्दनि जी मिल्कियत मां चोथों हिसो आहे जेकॾहिं मर्दनि खे औलाद न आहे। पोइ जेकॾहिं मर्दनि खे औलाद आहे त पोइ घर वारनि खे अठो हिसो मिल्कत मां मिलंदो। वसियत जारी करण ऐं कर्ज़ अदा करण खां पोइ ऐं जेकॾहिं अहिड़े मर्द या औरत जी मिल्कत विराइणी हुजे जंहिंखे पीउ माउ ऐं औलाद न हुजे ऐं माउ जे तरफ़ां भाउ या भेण हुजे, त पोइ उन्हनि मां हर खे छह हिसो मिलंदो। पोइ जेकॾहिं उहे भाउ ऐं भेणूं हिक खां ज़्यादा हुजनि त पोइ उहे सभई टे हिसे में शरीक आहिनि। वसियत जारी करण ऐं कर्ज़ अदा करण खां पोइ न नुक़सान ॾींदड़ वारसनि खे इहो अल्लाह ताला जो हुकुम आहे ऐं अल्लाह ताला मख़लूक़ खे ॼाणदड़ बुर्दबार आहे। تلك حدود الله ومن يطع الله ورسوله يدخله جنات تجري من تحتها الأنهار خالدين فيها وذلك الفوز العظيم مذكور احکام اللہ جو حدوں آهن ۽ جيڪو اللہ ۽ اللہ جي رسول جو حڪم مڃي ٿو هو داخل ڪيو ويندو باغن ۾ جن جي هيٺان نهرون وهن ٿيون هميشه انهي ۾ رهندا ۽ اها تمام وڏي ڪاميابي آهي ومن يعص الله ورسوله ويتعد حدوده يدخله نارا خالدا فيها وله عذاب مهين ۽ جيڪو ماڻهو الله تعالى ۽ الله جي رسول جو حڪم نٿو مڃي ۽ ان جي حدن کان لنگهي وڃي ٿو اهو داخل ڪيو ويندو باهه ۾ هميشه انهي ۾ رهندو ۽ انهي لاءِ خوار ڪندڙ عذاب آهي واللاتي ياتين الفاحشه من نسائكم فاستشهدوا عليهن اربعه منكم فان شهدوا فامسكوهن في البيوت حتى يتوفاهن الموت او يجعل الله لهن سبيلا اي توهان جي عورتن ما جيڪي بدڪاري ڪن او شاهد ڪيو توهان پاڻ ما انن تي چار مرد گواه او جيڪره اهي شاهدي ڏين उन्हनि औरतुनि खे घरनि में बंदि रखो हेसि ताईं जो मौत उन्हनि खे ख़तमु करे या अल्लाह ताला उन्हनि लाइ का वाट मुक़ररु करे। والذان ياتيانها منكم فاذوهما فان تابا واصلحا فاعرضوا عنهما ان الله كان توابا رحيما اي تمام جيڪي مرد يا عورتون ائين ڪن ته پوءِ انهن کي ايذا ڏيو او جيڪره توبه ڪن ۽ چنا ڪم ڪن پوءِ انهن کي ايذا نه ڏيو بيشڪ الله تعالى هو توبه قبول ڪندڙ واجهارو آهي۔ انما التوبه على الله للذين يعملون السوء بجهاله ثم يتوبون من قريب فاولئك يتوب الله عليهم وكان الله عليما حكيما الله تعالى ان جي توبه قبول ڪري ٿو जेके बेख़बरी में गुनाह कनि था उहो जल्दी में तौबा कनि था उन्हनि खे अल्लाह ताला पंहिंजी रहमत सां सरफराज़ करे थो ऐं अल्लाह ताला मख़लूक खे ॼाणदड़ हिकमत वारो आहे। وليست التوبة للذين يعملون السيئات حتى إذا حضر أحدهم الموت قال إني تبت الآن ولا الذين يموتون وهم كفار أولئك أعتدنا لهم عذابا أليما اي انن ماڻن جي توبه قبول ناهي جيڪي گناه ڪن ٿا هيس تائين جو جنهن وقت انن ما هڪڙي تي موت جي سڪرات اچي ٿي او چوي ٿو آئون هيئر توبه طائب ٿيس ۽ ناهي قبول توبه انن جي جيڪي موت جي وقت کافر ٿي موا انن لاءِ اسان دردناڪ عذاب تيار ڪرايو آهي۔ يا ايها الذين امنوا لا يحل لكم ان ترثوا النساء كرها ولا تعضلوهن لتذهبوا ببعض ما اتيتموهن الا ان ياتين بفاحشه مبينه وعاشروهن بالمعروف فإن كرهتموهن فعسى أن تكرهوا شيئا ويجعل الله فيه خيرا كثيرا اے مومنو تواں کي حلال ناهي جو زبردستي عورتن جا وارث ٿيو ۽ تواں نه روڪيو انن عورتن کي ان ارادي سان جيڪا مہر ان کي ڏني اٿو انهي مان ڪجهه واپس وٺو مگر انهي حال ۾ جو چٽي بي حيائي ڪن ऐं उन्हनि औरतुनि सां सोणो सलूक करियो। पोइ जेकॾहिं तव्हां पंहिंजनि घर वारनि खे नापसंदि कयो था पोइ शायदि जेके घर वारियूं तव्हांखे नापसंदि आहिनि अलाह ताला उन्हनि मां त तव्हां खे साले औलाद अता फरमाई। وَإِنْ أَرَدْتُمُ اسْتِبْدَالَ زَوْجٍ مَّكَانَ زَوْجٍ وَآتَيْتُمْ إِحْدَاهُنَّ قِنْطَارًا فَلَا تَأْخُذُوا مِنْهُ شَيْئًا أَتَأْخُذُونَهُ بُهْتَانًا وَإِثْمًا مُّبِينًا। ऐं जेकॾहिं हिकु घरवारी खे एवज़ ॿी घरवारी सां निकाह करणु चाहियो था ऐं उन्हनि मां हिकिड़ी खे तव्हां घणो माल ॾिनो आहे उन ई मां कुझु बि वापसि न वठो, छा तव्हां घरवारनि खां माल वठो था ठगी ऐं गुनाह सां? وكيف تأخذونه وقد أفضى بعضكم إلى بعض وأخذنا منكم ميثاقا غليظا। ऐं कहिड़ी तरह उन खे वापसि वठंदा, हालांकि तव्हां हिक ॿिए सां मिली चुका आहियो ऐं उन्हनि औरतुनि तव्हां खां पको वाइदो वरितो आहे। ولا تنكحوا ما نكح آباؤكم من النساء إلا ما قد سلف إنه كان فاحشة ومقتا وساء سبيلا। ऐं पीउ ऐं ॾाॾे जी मनकूह सां निकाह न करियो मगर जेको थी गुज़रियो, बेशक इहा बेहयाई ऐं गज़ब जो कमु आहे ऐं ख़राब वाट आहे। حرمت عليكم أمهاتكم وبناتكم وأخواتكم وعماتكم وخالاتكم وبنات الأخ وبنات الأخت وأمهاتكم اللاتي أرضعنكم وأخواتكم من الرضاعة وأمهات نسائكم وربائبكم اللاتي في حجوركم من نسائكم اللاتي دخلتم بهن فإن لم تكونوا دخلتم بهن فلا جناح عليكم وحلائل أبنائكم الذين من أصلابكم وأن تجمعوا بين الأختين إلا ما قد سلف إن الله كان غفورا رحيما। तव्हां ते तव्हां जूं माऊं हराम कयूं वयूं आहिनि ऐं तव्हां जूं धीअ ऐं तव्हां जूं भेनरूं ऐं तव्हां जूं पुठियूं ऐं तव्हां जूं मासियूं ऐं भाइटियूं ऐं भाणे जूं ऐं हराम कयूं वयूं तव्हां जूं माऊं जिन तव्हांखे खीर पीआरियो ऐं खीर जूं भेनरूं ऐं ससूं ऐं निपायल अॻजायूं नियाणियूं उन्हनि औरतुनि जूं जिन सां तव्हां जिमा कयो आहे, पोइ जेकर तव्हां उन्हनि औरतुनि सां जिमा न कयो आहे त पोइ तव्हां ते को गुनाह न आहे ऐं तव्हां ते तव्हां जूं सॻियूं नुंहुं हराम आहिनि ऐं तव्हां ते हराम आहे ॿिनि भेणुनि खे हिकु वक़्त में गॾु निकाह में रखणु मगर जेको थी गुज़रियो, बेशक अल्ला ताला बख़्शींदड़ महिरबानी आहे।